لا الحمد لله والصلاة والسلام على من لا نبي بعد. أما بعد، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما. आदरणीय दाई भाई र दिदी बहिनीहरु हो, आज म तपाईँहरूको सामनेमा अन्तिम देवदूत अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नै हुनुहुन्छ र यसैको बारेमा वेद पुराणहरूमा भविष्यवाणी गरेको छ भने कुराहरूमा तपाईँहरूको सामनेमा पुराणबाट केही प्रमाणहरू राख्न प्रयास गर्छु। भविष्य पुराण र मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भविष्य पुराणमा के लेखेको छ त्यो कुराहरूमाथि पनि अलि हामी विचार गरौँ। त्यसपछि थाहा हुन्छ कि अन्तिम सन्देशवाहक जो इस संसारमा आएर बितिसक्नु भएका छन् उहाँको अनुयायीहरू कता र को हुन्। वेदमा मात्र नभई पुराणहरूमा पनि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको कार्यस्थल मरुभूमि क्षेत्रमा भएको उल्लेख गरेको पाइन्छ। भविष्य पुराणमा परराष्ट्रसँग भनेको छ कि एउटा अर्कै देशमा एउटा आचार्य आफ्ना साथीहरूसित आउनेछ, तिनको नाम मोहम्मद हुनेछ। तिनी मरुभूमि क्षेत्रमा आउने छन्। यस अध्यायको श्लोक 6, 7 र 8 मा पनि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको विषयमा लेखिएको छ, देवदूत मोहम्मदको जन्म स्थान सहित अरू समानताहरू कल्की अवतारसँग पनि मिल्दछन् जसको वर्णन कल्की पुराणमा छ। भविष्य पुराणमा प्रशस्त नबीहरू देवदूतका जीवन कथाहरू उल्लेख गरिएका छन्। इस्लामका बारेमा पनि विस्तृत अध्यायहरू छन्। यस पुराणमा एकदम परष्टसँग किटानका साथ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमका विषयका कुराहरू आउँदछन्। यसमा जुन स्थानमा महामद आचार्यको नामको मोहम्मद शब्दसँग निकटता छ त्यही पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लमलाई चिन्ने अन्य कुराहरू एकदम सही देखिन्छन्। इनमा अलिकति पनि व्याख्याको आवश्यकता छैनन्। भविष्य पुराणका अनुसार शलिवाहन सातवाहन वंशी राजा भोज दिग्विजय दिशाहरूमा विजय प्राप्त गर्दै समुन्दर पारी अरब पुग्ने छन्। यसै क्रममा उच्च तहका आचार्य शिष्यहरूबाट घेरिएका महम्मद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नामका प्रसिद्ध आचार्यलाई देख्ने छन्। प्रतिसर्ग पर्व 3 अध्याय 3 खण्ड 3 कलयुग इतिहास समुच्चय भविष्य पुराणमा भनिएको छ। लिङ्ग छेदी शिखाहिन शमसुरीधारी दुसक उच्च लापि सर्वभथि भविष्यति जनो मम बिना कौलन च पस्त पस्तोषा भचे मताम मुसले नहीं संस्करण कोशौ कोशैर्यु भविष्यति तस्मान मुसलन वन्तु हि जात्यो धर्म दुसाकं इति पश्चा धर्म सचा भविष्यति मया कृतम मलाई त संस्कृत पढ्न आउँदैन र पनि म पढ्न प्रयास गरेछु तर चाहिँ के छ रे यो भविष्य पुराण पर्व तीन खण्ड तीन अध्याय एक श्लोक 25-26-27 हो जुन साथीहरूलाई यो पढ्न आउँछ त्यो उसमा भविष्य पुराणमा गएर हेर्न सक्नुहुन्छ त यदि मैले संस्कृत पढ्नमा जो गल्ती गरेका छन् त्यसको लागि म साथीहरूसित या संस्कृतको जो विद्वानहरू छन् तिनीहरूसित क्षमा चाहन्छु किनकि मलाई संस्कृत पढ्न आउँदैन तर यो श्लोक कुन ठाउँमा छ त्यो म तपाईँहरूको सामनेमा भनिदिएको छु तपाईँहरू त्यो किताब र बुकमा पुस्तकमा गएर हेर्न सक्नुहुन्छ यी श्लोकहरूको भव्य अर्थ यस प्रकार छ हाम्रा मानिसहरू खास पहिचानको हुनेछन् यिनीहरू शिखाहीन टुप्पी नभएका हुनेछन् यिनीहरू दाढी राख्नेछन् ठुलो सवा ठुवर ठुलो सवरमा आलाप गर्नेछन् अर्थात् प्रार्थना गर्नेछन् शाकाहारी मांसाहारी दुवै हुनेछन् तर उनका निम्ति बिना कौल अर्थात् मन्त्रबाट पवित्र नगरी कुनै पशु भक्षे खान योग्य हुँदै हुने छैन उनीहरू हलाल मासु खानेछन् यसरी हाम्रो धारणा अनुसार हाम्रा अनुयायीहरूको मुस्लिम संस्कार हुनेछ उनीहरूबाटै मुसलवन्त अर्थात् निष्ठावान वर्गको धर्म फैलिनेछ र यस्तो मेरो भनाइ पैसाच धर्मको अन्त्य हुनेछ भविष्य पुराणका यी भविष्यवाणीहरूका प्रत्येक वस्तु यति प्रष्ट छन् कि यी आफैमा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमसित पुरै मिल्दछन् त्यसैले उहाँ सल्लल्लाहु अलैहि वसल्लमको अन्तिम ऋषि पैगम्बरका रूपमा पहिचान पनि स्पष्ट रूपमा भइहाल्छ यी पुराणहरूको रचना इस्लामको आगमन पश्चात भएको हो कि भन्ने कुराको शंका गर्नुपर्ने कारण पनि छैन संग्राम पुराणको पूर्व सूचना अहिले म तपाईँहरूको सामनेमा भविष्य पुराणबाट म कुरा राख्दैछु अब म संग्राम पुराणको पूर्व सूचना संग्राम पुराणमा के लेखेको छ त्यताबाट म तपाईँहरूको सामनेमा केही कुराहरू राख्छु त आदरणीय दाई भाइहरू हो दिदी बहिनीहरू यो कुराहरू म तपाईँहरूलाई मात्र एक ईश्वरीय बाटो सत्य मार्गको जो मा तपाईँलाई सहयोग पुर्याउने ज्योति वा प्रकाशको दिया मात्र म आशको दिया लिएर मात्र म तपाईँहरूको सामनेमा राख्न प्रयास गरेको छु मलाई आशा छ कि यो कुराहरू सुनेर तपाईँहरू यसको बारेमा के खोज विचार गर्नुहुन्छ र याद राखौँ कि धर्म चाहिँ सत्यमा एउटै नै हो हामी चाहिँ धर्म मान्यौँ भने हामी मुस्लिम छौँ नमान्यौँ भने हामी नमुस्लिम जो मान्छेहरूले धर्म मानिरहेका छन् तिनीहरू नै ईश्वरवादी केचवरवादी र मुसलमान हुनुहुन्छ र धर्म मान्ने व्यक्तिहरू र जुन मान्छेले धर्म मान्नुहुन्न त्यो मान्छे चाहिँ आफ्नो इच्छाको हिसाबले जेसुकै पनि नाम राखेका छन् कसैले हिन्दू त कसैले क्रिस्चियन त कसैले बुद्धिस्ट त कसैले चाहिँ किराँत त कसैले चाहिँ के छ अरे यो क्रिस्चियन अथवा आफ्नो इच्छा र संस्कृतिको हिसाबले, तर धर्म मान्ने व्यक्ति चाहिँ कहिले पनि दुई हुँदैन। धर्म चाहिँ दुईवटा कहिले पनि भएको छैन। धर्म सधैँ जुन दिनदेखि यस संसारको रचना भएको छ र यस संसारको पहिलो मानिसबाट नै जो धर्म चलिआरहेछ, त्यो धर्म चाहिँ इस्लाम धर्म नै हो। र यो धर्मको प्रचार प्रसार गर्नका लागि नै यस संसारमा सन्देशवाहकहरू, अगमबत्ताहरू, दूतहरू आउनुभएका थिए र तिनीहरूले आफ्नो दायित्वलाई सकेसम्म उत्तम तरिकाले निर्वाह गर्न प्रयास पनि गर्नुभयो र गरे जानुभयो, बित्नुभयो। तिनीहरू यस संसारबाट जबसम्म अल्लाहको आदेश र अल्लाहले पठाएको दिन थियो त्यो दिनलाई पूर्ण रूपमा तिनीहरूले पुर्याएका थिएन तबसम्म यस संसारबाट जानुभएको छ। केही कुराहरू लुकाएर जानुभएका छन्, तबहरू सबै कुराहरू स्पष्ट रूपमा बयान गर्नुभएका छन्। यो छुट्टै कुरा छ कि हामी आफ्नै संस्कृति र धर्म र आफ्नो देश र छरछिमेकी र गाउँलेको हिसाबले हामीले धर्म मान्न प्रयास गरेका छन्, तर सत्य धर्म चाहिँ के हो जो ईश्वरले पठाएको छन्? मेरो बुवा आमा संसार र देशले बनाएको धर्म चाहिँ धर्म हुन सक्दैन। त्यसैले हामी यतातिर न ध्यान दिई ईश्वरको जो सन्देश वाहकहरू छन् त्यतातिर ध्यान दिए। संग्राम प्राणको पूर्व सूचना। संग्राम प्राणको गणना संग्राम प्राणको गणना पुराणहरूमा गरिएको छ। यस पुराणमा पनि ईश्वरका अन्तिम देवदूत वा पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको आगमनको पूर्व सूचना पाइन्छ। पण्डित धर्मवीर उपाध्यायले आफ्नो प्रसिद्ध तथा चर्चित पुस्तक अन्तिम ईश्वरदूतमा लेखेका छन्, यो पुस्तक चाहिँ यो पण्डितजीका जो अन्तिम सन्देश दूत छ, यो पुस्तक चाहिँ 1972 नेसनल प्रिन्टिङ प्रेस दरियागंज दिल्लीबाट सर्वप्रथम प्रकाशित भएको थियो। उसमा चाहिँ के लेखिनु भएका छन् त्यो कुरातिर हामी ध्यान दिउँ। लेख्नुहुन्छ कि काग, भुसुन्डी र गुरुङ दुवै रामको सेवामा लामो समयसम्म लागे। तिनीहरूले उनका उपदेशहरूलाई आफूले मात्र सुनेनन्, परन्तु मानिसलाई सुनाइ रही पनि। ती उपदेशहरूको चर्चा तुलसीदासले संग्राम पुराणको आफ्नो अनुवादमा गरेका छन्, जसमा शङ्करजीले आफ्ना पुत्र सद्मुखा छवटा मुख भएकालाई भविष्यमा आउने धर्म र अवतार ईश्वरदूतका विषयमा पूर्व सूचना दिएका छन्। तुलसी कृति अनुवाद यस्तो छ, यहाँ न पक्षपात कछु राखु, वेद पुराण सन मत भाखु, सनवत विक्रम दो अनंगा, महाकोक न पर चतुर तंगा, राजनीति भव प्रीति दिखावें, आपन मत सबका समझावें, सुरन चतु सुदर सतचारी, तीन को वंश भयो अति भारी, सब तक सुंदर मद कोया, बिना मोहम्मद पार न होया, तब तो महान हूँ तब से मान हूँ जंतु भिखारी, समरथ नाम यही पर वर्तधारी, हर सुंदर निर्माण न होई, तुलसी बचन सत सच होई। संग्राम प्राण स्कंद 12 कांड 6 पद अनुवाद गोस्वामी 2000। तुलसीदास। पंडित धर्मवीर उपाध्यायले यसको अनुवाद यस प्रकार गरेका छन्। तुलसीदास भन्छन्, मैले यहाँ कुनै प्रकारको पक्षपात नगरी सन्तहरू, पुराणहरू र वेदहरूको विचार भनेको छु। विक्रमको सातै शताब्दीमा चारवटा सूर्यहरूको प्रकाशसँगै त्यो जन्मेछन्। राज गर्नमा जस्तो सुकै परिस्थितिमा पनि मायाले वा कठोर भएर आफ्नो विचार सबैलाई सम्झाउन सक्नेछ। उसँगै चार देवता मुख्य सहयोगी हुनेछन्, जसको सहायताले उसका अन्यायहरूको संख्या प्रशस्त हुनेछ। जबसम्म सुन्दरवाणी कुरान पृथ्वीमा रहनेछ, त्यसको र महामद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बाहेक मुक्ति निजात प्राप्त हुने छैन। मानिस भिखारी, किरा पट्याङ्ग्रा र जनावर यस व्रतधारीको नाम लिने बित्तिकै ईश्वरका भक्त भइहाल्नेछन्। यो कुराबाट पनि स्पष्ट के हुन्छ कि अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नै हुनुहुन्छ र तुलसीदास पनि यही कुरामाथि आस्था राख्नुहुन्थ्यो कि अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नै हुन्। कल्कि अवतार र मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अहिलेसम्म म तपाईँहरूको सामनेमा भविष्य पुराण र सङ्ग्राम पुराणबाट कुराहरू राख्दै थिएँ। अब म तपाईँहरूको सामनेमा कल्कि अवतार र मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कल्कि अवतार मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको बारेमा के भनेको छन्, त्यसको बारेमा पनि हामी केही कुराहरू जान्न प्रयास गरौँ र अल्लाहसित प्रार्थना गरौँ कि अल्लाह ताला हामीहरूलाई सत्य मार्गलाई अपनाउन र त्यो मार्गलाई चिन्न र त्यो मार्गलाई खोज गर्न क्षमता प्रदान गरोस्। संस्कृतका प्रकाण्ड विद्वान डाक्टर वेद प्रकाश उपाध्यायले आफ्नो एक शोधपत्रमा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई कल्कि अवतार भनेका छन्। कल्कि र मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमका विशेषताहरूको तुलनात्मक अध्ययन गरेर डाक्टर उपाध्यायले यो प्रमाणित गरेका छन् कि कल्कीको अवतार भइसकेको छ र ती मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नै हुन्। यस शोधपत्रको भूमिकामा उनी लेख्छन्, वैज्ञानिकहरू विस्फोटबाट जुन सत्यनाश सम्भव छ त्यसको रोकथाम धार्मिक एकता सम्बन्धी विचारहरूद्वारा हुन जान्छ। पानीमा रहेर गोहीसँग शत्रुता राख्नु ठिक होइन, त्यसकारण मैले त्यो शोध गरे जुन धार्मिक एकताको आधार हो। राष्ट्रिय एकताको समर्थकहरूबाट यस शोध पत्रसित कुनै आपत्ति हुने छैन। आपत्ति हुनेछ भने कुपमण्डुक कुवाका भयागुता जस्ता मानिसहरूलाई यदि उनीहरूको कुवाबाट बाहिर निस्किएर संसारलाई हेरे भने कुवालाई नै संसार मान्ने तिनीहरूको भावना कमजोर हुन जान्छ। मलाई पूर्ण विश्वास छ कि यस शोध ग्रन्थलाई राम्री पढ्नाले महाद्वीप समाजमा मात्र होइन सम्पूर्ण संसारमा एकताको लहर लहराउने र धर्मका नाममा भइरहेका झगड़ा शांत होने था। यहां यह शोध पत्र का प्रमुख कुराहरु र अन्य स्रोतबाट प्राप्त त्यस विषय सम्बन्धी सामग्री म तपाईहरुको सामनेमा राख्न प्रयास गर्दैछु। अवतारको तात्पर्य अवतारको शब्द अव उपसर्गपूर्वक त्रि धातुमा गन प्रत्यय लगाएर बनेको छ। यसको अर्थ धरतीमा आउनु हो। ईश्वरको अवतार शब्दावलीको अर्थ सबैलाई अर्थी उपदेश रूपी सन्देश दिने महात्माले पृथ्वीमा जन्म लिनु भन्ने हुन्छन्। कल्की अवतारलाई ईश्वरका अन्तिम अवतार भनिएको छ। ईश्वरको अवतार शब्दमा को विभक्ति सम्बन्धकार कारक किन हो? को विभक्ति सम्बन्धकारक किन हो? ईश्वरसित सम्बद्ध मानिस अवतरण हुने कुरा यसबाट स्पष्ट हुन्छ। ईश्वरसित सम्बद्ध को छ उसको भक्त नै सबैभन्दा सम्बद्ध हुन सक्छ। ऋग्वेदमा यस्ता व्यक्तिलाई किरी भनिएको छ। हिन्दीमा किरी शब्दको अर्थ भगवानको प्रशंसक र अरबीमा मुहम्मद हुन्छ। तर के ईश्वरको प्रशंसक किरी वा अहमद एक हुन सक्दैन? प्रत्येक देश तथा समयका निम्ति अलग अलग अवतार भएका छन्। कुरानमा भनिएको छ कि हरेक क्षेत्रमा रसूल सन्देशवाहक पठाए। अन्तिम अवतार कल्कीको भिन्न विशेषता छन्। उहाँ सल्लल्लाहु अलैहि वसल्लम कुनै एउटा मात्र भागका नभई पुरै विश्वका निम्ति पठाउनु भएको हो। जब मानिस वास्तविक धर्मबाट विमुख भएर अधर्मको बाटो तमात्न थाल्छ अथवा धर्मलाई आफ्नो स्वार्थका लागि जथाभावी परिवर्तन गर्दछन् तब फेरि तिनीलाई सही मार्ग देखाउनका निम्ति ईश्वर आफ्नो अवतार वा देवदूतलाई पठाउँछन्। अब आजको यो विषय म यता नै टुङ्गियाउन प्रयास गर्छु किनकि लामो वक्तव्य भएपछि फेरि तपाईँहरूलाई पनि अलि जस्तो लाग्न लाग्छ र सुन्दा सुन्दै पनि नराम्रो लाग्छ। तर म यो कुरा यति नै टुङ्ग्याएर यो भन्नको चाहन्छु कि भोलि वा पर्सिको वक्तव्यमा म तपाईँहरूको सामनेमा अन्तिम अवतार आगमनको लक्षण उसको बारेमा केही कुराहरू राख्न प्रयास गर्छु। त्यसपछि हामीहरूमाथि स्पष्ट हुन्छ कि यो जो ग्रन्थहरू छन् उसमा चाहिँ जो अन्तिम अवतार अन्तिम सन्देशवाहकको बारेमा जो कुराहरू लेखिएका छन् त्यो चाहिँ सत्यमा नै अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लममा नै पाइन गरेको छ। र अहिले जो हामी कता कता कुन कुन धर्ममा लागेर आफूलाई सत्य र अरूलाई नराम्रो ठानेका छन् त्यो त्यसमा कति सत्य छन् त्यो कुराहरू पनि स्पष्ट हुन्छ। अल्लाहसित मेरो प्रार्थना छ कि अल्लाह ताला हामीहरूलाई आफ्नो दया र कृपाले सत्य मार्गमाथि सदा सर्वदाको लागि यस संसारमा राखोस् र जब हामीलाई यस संसारबाट उठाओस् या यस संसारबाट हाम्रो मृत्यु होस् भने त अल्लाह ताला हामीहरूलाई इस्लाममाथि नै हाम्रो मृत्यु प्रदान गरोस्। इस्लाम लाई नै रोजे रोजे कन या रोजे कन चाहिँ हाम्रो मृत्यु होस् त अन्तिम शब्द जो हाम्रो मुखबाट निस्कोस् त्यो चाहिँ ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह हो आमिन व सल्लल्लाहु तआला अला नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।